धेरै लाई बढ़दा न पुग्ला माया मलाई घटाए हुन्छ धेरैलाई बढ्दा नपुग्ला माया मलाई घटाए हुन्छ मन भित्र राख्ने ठाउँै नभए मलाई हटाए हुन्छ अझै पनि म तिम्रो बारे मन राम्रो सुन्न चाहन्न मलाई एक्लै पारे पनि अर्को साथी चुन्न चाहन्न धेरैलाई बढ्दा नपुग्ला माया मलाई घटाए बेइमानी रहिछौ तिमी हो आधा बाटो सँगै हिँड्ने बेइमानी रहिछौ तिमी तिमलाई आफ्नो भन्थे म बजार कि भइछौ धेरैलाई बढ्दा नपुग्ला माया मलाई घटाए हुन्छ गर्न खोज्छु यादहरूले बाटो छेक्छन् हो एक्लै यात्रा गर्न खोज्छु यादहरूले बाटो छेक्छन् आँखा खोलो या आँखा चिउलो यी नयनले तिमीलाई देख्छन् धेरैलाई बढ्दा नपुग्ला माया मलाई घटाए हुन्छ मन भित्र राख्ने ठाउँै नभए मलाई हटाए हुन्छ अझै पनि म तिम्रो बारे मन राम्रो सुन्न चाहन्न मलाई एक्लै पारे पनि अर्को साथी चुन्न चाहन्न धेरैलाई बढ्दा नपुग्ला माया मलाई घटाए